पाखाले कुर्था सुरकिन, कुर्था सुरकिन, कुर्था सुरकिन, ए माया छोटा छोटा लुगा लाएर नहिन। देखिन खाले कुरा काटे बुढा र पाखाले कुर्था सुरकिन, कुर्था सुरकिन, कुर्था सुरकिन, ए माया छोटा छोटा लुगा लाएर नहिन। ए माया छोटा छोटा लुगा लाएर नहिन। यति धेरै मान्छेको उल्मा जिब्रो पड्काई हिँड छोरे स्कुलमा, दौरा सुरुवाल किन, दौरा सुरुवाल किन, दौरा सुरुवाल किन, माया लामो लामो कपाल पालेर नहिन। मान्छेको उल्मा जिब्रो पड्काई हिँड छोरे स्कुलमा, मलाई छैन नि लाटोमा, आँखा झिम्काई हिँड्छु रे बाटोमा, कुर्था सुरुवाल किन, कुर्था सुरुवाल किन, कुर्था सुरुवाल किन, ए माया छोटा छोटा लुगा लाएर नहिन। छैन नि लाटोमा, आँखा झिम्काई हिँड्छु रे बाटोमा, कुर्था सुरुवाल किन, कुर्था सुरुवाल किन, कुर्था सुरुवाल किन, ए माया छोटा छोटा लुगा लाएर नहिन। ए माया छोटा छोटा लुगा लाएर नहिन। जैले मलाई दोष मात्रै लाउँछ, तिमी पनि सिन पदा काउँछ, दौरा सुरुवाल किन, दौरा सुरुवाल किन, दौरा सुरुवाल किन, ए माया लामो लामो कपाल पालेर नहिन। गाउँलेको बोलीमा सोच तिम्रै ठाकाको चोलीमा, कुर्था सुरुवाल किन, कुर्था सुरुवाल किन, कुर्था सुरुवाल किन, ए माया छोटा छोटा लुगा लाएर नहिन। गाउँलेको बोलीमा सोच तिम्रै ठाकाको चोलीमा, कुर्था सुरुवाल किन, कुर्था सुरुवाल किन, कुर्था सुरुवाल किन, ए माया छोटा छोटा लुगा लाएर नहिन। ए माया छोटा छोटा लुगा लाएर नहिन। दौरा सुरुवाल किन, एउटा लुगा बजारमा राखिन्छ न त इज्जत न शरीर ठाकिन्छ कुर्था सुरुवाल किन कुर्था सुरुवाल किन कुर्था सुरुवाल किन ए माया छोटा छोटा लुगा लाएर नहिन बजारमा राखिन्छ न त इज्जत न शरीर ठाकिन्छ कुर्था सुरुवाल किन कुर्था सुरुवाल किन कुर्था सुरुवाल किन ए माया छोटा छोटा लुगा लाएर नहिन ए माया छोटा छोटा लुगा लाएर नहिन मलाई चिन्ता लाग्छ कालेको पाइट लाउँछु चार खमा डालेको दौरा सुरुवाल किन दौरा सुरुवाल किन दौरा सुरुवाल किन ए माया लामो लामो कपाल पालेर नहिन लाइरहन्छ कालेको पाइट लाउँछु चार खमा डालेको दौरा सुरुवाल किन दौरा सुरुवाल किन दौरा सुरुवाल किन ए माया लामो लामो कपाल पालेर नहिन ए माया लामो लामो कपाल पालेर नहिन कुर्था सुरुवाल किन ए माया छोटा छोटा लुगा लाएर नहिन गजल आँखामा नाच्ने गर दोहोरी फाकामा कुर्था सुरुवाल किन कुर्था सुरुवाल किन कुर्था सुरुवाल किन ए माया छोटा छोटा लुगा लाएर नहिन ए माया छोटा छोटा लुगा लाएर छोटा लुगा